मान्छे त म ग्वाची नै हो भने त्यति एउटा सानो कुरा पनि कस्तो नबुझेको लाटा छोरी ले सानु मुहार छोपे को लाग छ बादल भित्र जुने हो किलु के को भित्र मुटु मेरो ठुक ठुकी मतिमी छाती भित्र मुटु मेरो ठुक ठुकी मतिमी शंका तिमलाई लाग्छ भने आउ हेर छमी गाजलु यी आँखा मेरा आँखा बीच नानी यही नानी मसल बलाउँदै बस्छ तिमी पनि पारी बनको पखेरीमा सानु कोइलीले बासेको लाख मलाई हजुरले हो कि सानु भनी राखेको मखमली पछोरीले सानु मुहार छोपेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको सराले डाहा गर्छिन् तिमलाई हेरी हेरी अप्सराले डाहा गर्छिन् तिमलाई हेरी हेरी तिमीसित भेट्न पाऊ अर्को जुनी फेरी लाखै जुनी काटे पनि पुग्दैन तिमीसित मन मिल्ने एउटै तिमी मेरो मन को मित मखमली